नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम अर्पण समर्पण। हामी आउने गर्दछौँ हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्मको समय रहने गर्दछ र यो समयमा रहेर हामी तपाईँसँगै कुराकानी गर्ने गर्दछौँ। 0556363332 अनि 0556363333 यो दुईवटा नम्बरमा हामीले तपाईँलाई स्वागत गर्नेछौँ। जसका लागि तपाईँ आउनुहोला भन्दा भन्दै बेला कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा पनि राजबाट रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकबाट सोनाम तामाङ। कोराकबाट सोनाम तामाङ, हजुर। के छ सोनामजी, हालखबर सुनाउनुहोस्। ए ठाक ठिकठाक छ दादा। राम्रै चलिरहेको छ है? राम्रै छ दादा। हुन्छ सोनामजी, आज अबज्ने भाका मार्फत आफ्नो सम्झना कसका लागि समर्पण गर्नुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद, राज दादालाई र मेरो घर परिवारलाई र मेरो साथीहरू प्रवीण, अशोक, तिलक र मेरो दिदी पार्वती, मनिषा, भौती अनि मलाई सुनाम भन्ने नचिन्ने सम्पूर्णको लागि दादा। हुन्छ सुनामजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। हस् त धन्यवाद दादा, नमस्कार। आउनु भएको थियो यति बेला कुराकबाट सुनाम तामाङ र आफ्ना सम्पूर्ण साथीहरूको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। तपाईँ पनि आउनुहोला 0556363332 अनि 0556363333 दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको छ। यति बेला फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट तिलक तामाङ। कोराकबाट तिलक तामाङ, हजुर। के छ तिलकजीको खबर? एकदम ठिक छ दादा। खाजा खानुभयो तिलकजीले? खाजा भइसक्यो। भइसक्यो है? के गर्दै हुनुहुन्थ्यो यो समयमा? अहिले यस्तै हो दादा, घरभित्र बसिबस्छ। त्यति बसिबस्छ है? हजुर। हुन्छ, कसलाई सम्झना? हजुरलाई धन्यवाद फोन गर्ने दादालाई अनि मेरो साथी दिपिन्द्र, प्रवीण अनि रुपचन्द, मेरो घर परिवारलाई अनि मेरो साथीहरू कुमार, शान्ति अनि पार्वती, मनिषा र विष्णु, कुमारी शेरे अनि मलाई तिलक तामाङ चिन्ने चिन्ने सम्पूर्ण। हुन्छ तिलकजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते। आउनुभएको थियो तिलक तामाङ कोराकबाट, सम्पूर्णको लागि आफ्नो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। यति बेला भने गीत नै अगाडि सार्ने बेला भइसकेको छ, तपाईँको लागि यो गीत अगाडि सार्छौँ, त्यसपछि फेरि पनि उपस्थित हुनेछौँ। स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल प्रेमी हो। सुख र दुःख सङ्घार सगारे, कहिले आँसु आँखामा नभारे, अहिले पृथ्वीमा छु तर मलाई नखोजा, स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल प्रेमी हो। तर मलाई नखोजा, स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल प्रेमी हो। Yeah. भन्छन् स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल प्रिया हुँ। निकै सुमधुर भाका यहाँनिर अगाडि बढायौँ आजको यो कार्यक्रमलाई अगाडि बढाइरहँदाखेरि। फेरि पनि टेलिफोन सम्पर्कमा कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा आत्मीय मित्र राजबाट रह्यो, ढिला नगरिकन उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँबाट सबिना। हजुर के छ सबिनाजीको खबर? एकदमै ठिकै छ दयानन्द। मेरो पनि एकदम ठिक छ। अनि सबिनाजी, फुर्सदको समयमा के गर्न मनपर्छ तपाईँलाई? फुर्सदको समयमा के गर्न मनपर्छ तपाईँलाई? के गर्न मनपर्छ थाहै छैन, थाहै छैन है? त्यही भएर फुर्सदै नभएपछि फुर्सदको समय सोच्ने कुरै भएन, होइन? हुन्छ, क कसलाई सम्झने आज? धन्यवाद। अनि मेरो साथीहरूमा रवि नाना, बिना बिना सञ्जय सर, साकेत विज्ञान, मलाई सबै नाना जस्तो सुनिन्छ आशा बुढालाई। हुन्छ सबिनाजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। सबिना आउनु भएको थियो तनहुँबाट, सम्पूर्णको लागि आफ्नो सम्झना अगाडि बढाएर बिदा भइसक्नुभयो। फेरि पनि कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँसँग मेरो कुराकानी हुन सकेन, आउनुहोला। 0955-63-332 अनि 0955-63-333 यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउनका लागि। कार्यक्रम तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्ग मार्फत सुनिरहनु भएको छ र विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत सुनिरहनु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। कोही मित्र हुनुहुन्छ, उहाँको आवाज आइपुगेको छैन, फेरि पनि स्वागत गरौँ। हजुर नमस्कार। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्थ्यो तर फेरि पनि एकपटक स्वागत गरौँ भन्ने इसारा राजको रह्यो। हजुर नमस्कार। हजुर नमस्ते दादा। किन बोल्न धेरै गाह्रो भयो नि? खै टावर नेटवर्कले त्यस्तो भएको छ दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराक साथ गोठेरबाट दिपेन्द्र तामा। के छ दिपेन्द्रजी, खबर सुनाउनुहोस्। सब ठिक छ दादा। खाजा खानुभयो? मैले चाहिँ खाजा खाइसकेँ दिपेन्द्रजी। हुन्छ, कसलाई सम्झने आज? सर्वप्रथम हजुरको लागि धन्यवाद। अनि प्राविधिक दादालाई, अनि अर्पण होलीलाई, अनि मेरो सबै घर परिवारलाई, अनि प्रमोद, अनि मेरो साथीहरू तिलक, प्रवीण, कुमार, अनि प्रेम, अशोक, अनि रमेश, अनि बहिनीहरू पार्वती, रविना, अनि सबिना, मनिषा, अनि भाइ भौतिक, सोनाम, अनि दोर्जे, अनि मलाई दिपेन्द्र भन्ने चिन्न नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ दिपेन्द्रजी, आउँदै गर्नुहोला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनुभएको थियो खोराक साथबाट दिपेन्द्र तामाङ, सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नुभयो र यति बेला फेरि पनि भाका नै सुन्ने बेला भएको छ। यो भाकासँग एकैछिन विश्राममा जानेछौँ, विश्राममा फेरि पनि उपस्थित हुनेछौँ। रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रम अर्पण समर्पण सँगै रहनुहोला। केटा देखे दुनिया का चिन्नेनी एउटै मोबाइल दुई तिनटा सिन्नेनी कतै तिम्रो गति ए अति भयो अति ए बिगारी छौ मति मजस्ता केटा त तिम्रा कति रहेछन् कति दुनिया का चिन्नेनी एउटै मोबाइल दुई तिनटा सिन्नेनी कतै तिम्रो गति ए अति भयो अति ए बिगारी छौ मति जस्ता केटा त तिम्रा कति रहेछन् कति म जस्ता केटा त तिम्रा कति रहेछन् कति हे

कोराकदेखि कुमार लामा। के छ कुमारजी हालखबर? अहिले शीतल शीतल भइरहेछ कोराकतिर, हावा चलेको छ भनेपछि। हुन्छ, ककसलाई सम्झने आज? धन्यवाद। हुन्छ कुमारजी, आउँदै गर्नु होला नि भने छुट्टिन्छ। नमस्कार। कुमार लामा आउनुभएको थियो कुराकबाट, र कार्यक्रममा अन्तिम एकजना मित्र हुनुहुन्छ भने इसारा यहाँनिर राजको रह्यो, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराक एकबाट राम तामाङ। कोराक एकबाट राम तामाङ, हजुर। के छ रामजीको हालखबर? एकदम ठिकै भन्नुभयो दादा, अहिले त राम्रै छ है। हुन्छ, अन्त्यमा आउनु भएको छ, कसलाई सम्झने हामीले? पहिला हजुरलाई धन्यवाद, अनि साथी अनि सीता लामालाई, अनि रमेश, अनि वीर, अनि विकास, मुर्गन दादा। हुन्छ रामजी, आउँदै गर्नु होला, अहिले छुट्टिन्छु। नमस्कार। हस् धन्यवाद। आउनुभएको थियो राम तामाङ कोराकबाट। आज हामीले छजना मित्रहरूसँग कुराकानी गऱ्यौँ, सोनाम तामाङ कोराकबाट, तिलक तामाङ कोराकबाटै, तनहुँबाट सबिना, कुराक साथबाट दिपेन्द्र तामाङ, त्यस्तै कोराकबाट कुमार लामा, र अन्त्यमा कुराक एकबाट राम तामाङ आउनुभएको थियो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो, तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि फेरि कार्यक्रम अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। यति जेलसम्म प्रविधिबाट सघाउने राजलाई धन्यवाद। रामु आचार्य बिदा हुन्छु, नमस्कार। छौरा कोन कोनामा खोज्न बाँकी घामारा झोनामा खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा मैले छौरा कोन कोनामा खोज्न बाँकी घामारा झोनामा खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले घुम्जी रह्यो